Book 2 82 بعنشي بعنشي الماضي 2 بوتكار بوتكار هل كان عليك أن تستدعي الإسعاف؟ تلا رغنواهيكا بولواوي لاغليكا तुला रुग्णवाहिका बोलवावी लागली का? هل كان عليك أن تستدعي الطبيب؟ तुला डॉक्टर बोलवावा लागला का? तुला डॉक्टर बोलवावा लागला का? هل كان عليك أن تستدعي الشرطة؟ तुला पोलिसांना बोलवावे लागले का? तुला पोलिसांना बोलवावा लागला का? هل لديك رقم التليفون؟ كان لا يزال معي منذ لحظات. आपल्याकडे टेलीफोन क्रमांक आहे का? माझ्याकडे आताच होता. आपल्याकडे टेलीफोन क्रमांक आहे का? माझ्याकडे आताच होता. هل لديك العنوان؟ كان لا يزال معي منذ لحظات. आपल्याकडे पत्ता आहे का? माझ्याकडे आत्ताच होता. आपल्याकडे पत्ता आहे का? माझ्याकडे आत्ताच होता. هل لديك خريطة المدينة؟ كانت لا تزال معي منذ لحظات. आपल्याकडे शहराचा नकाशा आहे का? माझ्याकडे आत्ताच होता. आपल्याकडे शहराचा नकाशा आहे का? माझ्याकडे आत्ताच होता. هل جاء في الموعد؟ لم يستطع أن يأتي في الموعد. تو ويليور آلا كا؟ تو ويليور يو شكلا ناهي. تو ويليور آلا كا؟ تو ويليور يو شكلا ناهي. هل وجد الطريق؟ لم يستطع أن يجد الطريق. تالا رستا سابدلا كا؟ تالا رستا سابلو شكلا ناهي. त्याला रस्ता सापडला का? त्याला रस्ता सापडू शकला नाही. هل فهمك؟ لم يستطع أن يفهمني. त्याने तुला समजून घेतले का? तो मला समजून घेऊ शकला नाही. त्याने तुला समजून घेतले का? तो मला समजून घेऊ शकला नाही. لماذا لم تستطع أن تأتي في الموعد؟ तू वेळेवर का नाही येऊ शकलास? तू वेळेवर का नाही येऊ शकलास? لماذا لم تستطع أن تجد الطريق؟ तुला रस्ता का नाही सापडला? तुला रस्ता का नाही सापडला? لماذا لم تستطع أن تفهمه؟ तू त्याला का समजू शकला नाहीस? तू त्याला का समजू शकला नाहीस? لم أستطع أن آتي في الموعد لأنه لم يسير أي باص. मी वेळेवर येऊ शकलो नाही कारण बसेस चालू नव्हत्या. मी वेळेवर येऊ शकलो नाही कारण बसेस चालू नव्हत्या. لم أستطع أن أجد الطريق لأني ما كان معي خريطة المدينة. मला रस्ता सापडू शकला नाही कारण माझ्याकडे शहराचा नकाशा नव्हता. मला रस्ता सापडू शकला नाही कारण माझ्याकडे शहराचा नकाशा नव्हता. لم أستطع أن أفهمه لأن الموسيقى كانت صاخبة جدا. मी त्याला समजू शकलो नाही कारण संगीत खूप मोठ्याने वाजत होते. मी त्याला समजू शकलो नाही कारण संगीत खूप मोठ्याने वाजत होते. لقد كان علي أن آخذ تاكسي سيارة أجرة. मला टॅक्सी घ्यावी लागली. मला टॅक्सी घ्यावी लागली. لقد كان علي أن أشتري خريطة المدينة. मला शहराचा नकाशा खरेदी करावा लागला. मला शहराचा नकाशा खरेदी करावा लागला. لقد كان علي ان اطفئ الراديو. मला रेडिओ बंद करावा लागला. मला रेडिओ बंद करावा लागला.